नमस्कार अर्पण सबैका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट लाइनमा www.radioarpan.com.np संसारभरिकै साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब स्थानीय समाचार विस्तारमा। इलाका प्रहरी काले रत्नगरले आज 500 लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ। रत्नगर जुटपानी गाविसबाट नियन्त्रणमा लिएको परिमाणको मदिरा स्थानीय बासी र पत्रकारको रोबरमा नष्ट गरिएको कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक केदार पन्तले जानकारी दिनुभयो। जुटपानीको कलपचोकबाट 300 लिटर र बाँकी रत्नगरका हस्पिटल रोड सालघारी र सुब्बाचोकबाट नियन्त्रणमा लिएको पन्तले बताउनुभयो। साथै प्रहरीले मदिरा बनाउन प्रयोग गर्ने 6 वटा माटोको भाँडा र सिल्भर भाँडा बरामद गरेको छ। इलाका प्रहरी काले गत वर्षको भदौदेखि अवैध रूपमा उत्पादन तथा स्वीकरण गर्ने विरूद्ध अभियान नै चलाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले 21,175 रूपियाँसहित 4 जना जुवाड़ीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भरतपुर नगरपालिका 11 बस्ने प्रदीप सुवेदी, धनलाल बुढा, दिवस देवाड़ी र विनोद अधिकारी रहेका छन्। आज बिहान भरतपुर नगरपालिका वडा नम्बर 11 बर्मेली टोल स्थित विनोद अधिकारीको घरबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाई जुवा ऐन अन्तर्गत कार्यवाही गरिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायक उपरीक्षक बहादुर राउतले बताउनुभयो। जिल्ला प्रशासनकाले चितवनको मुद्दा फाँटमा चालू आर्थिक वर्षमा 125 स्थान सार्वजनिक मुद्दाहरू फैसला भएका छन्। चितवनमा प्रमुख जिल्ला अधिकारीका रूपमा नरेन्द्र आश्रममा आएपछि सार्वजनिक मुद्दाहरूको फैसला चाँडो हुन थालेको हो। अघिल्लो आर्थिक वर्षमा म्याथ भएका 111 थान मुद्दा र यस आर्थिक वर्षका 8 वटा गरी सो संख्यामा मुद्दा फैसला भएको जिल्ला प्रशासनकाले चितवनले जनाएको छ। अघिल्लो आर्थिक वर्षमा 338 स्थान मुद्दा दर्ता भएका थिए भने यस आर्थिक वर्षको चैत्र महिनासम्ममा 221 स्थान सार्वजनिक मुद्दा दर्ता भएका छन्। जिल्ला प्रहरीकाले चितवनको सक्रियता र जनचेतनाका कारण समाजमा सार्वजनिक अपराधका घटनाहरू घट्दै गएको चितवनका प्रमुख जिल्लाधिकारी नरेन्द्र शर्माले बताउनुभयो। पूर्वी चितवनको पदमपुरमा रहेको जनहित राष्ट्रिय प्राथमिक विद्यालयलाई आज विज्ञानसँग सम्बन्धित सामग्री सहयोग भएको छ। बाल कल्याण संस्था नेपाल जर्मनी नागरिक पाउली र एन्द्रले विद्यालयलाई सूक्ष्म दर्शक यन्त्रसहित अन्य विज्ञान सामग्री सहयोग गरेका हुन्। विद्यालयमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष केशव खनाल र राजेन्द्र खनाल तथा जर्मनी नागरिक पाउली एन्द्रले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर गुरूङ र प्रधानाध्यापक भरतराज रेग्मीलाई सु सामग्री हस्तान्तरण गरेका हुन्। बाल कल्याण संस्था र जर्मनी नागरिक पाउली र एन्द्रेले यसअघि विद्यालयको भवन निर्माण गर्नुका साथै कम्प्युटर पनि सहयोग गरेका थिए। सामग्री हस्तान्तरण कार्यक्रम विद्यालयका अध्यक्ष गुरूङको अध्यक्षतामा भएको थियो। चितवन साक्षरता अभियानलाई तीव्रता दिन जिल्लाका चितवन जिल्लाका शिक्षा कार्यालयसहित विभिन्न गाविसहरू सक्रियताका साथ लागि परेका छन्। चितवनको खैरेनी नमूना गाविसलाई साक्षर बनाउन गाविसका सम्पूर्ण बासिन्दाहरू हरसम्म प्रयासमा जुटेका छन्। सामुदायिक अध्ययन केन्द्र खैरेनी चितवनले आज साक्षरता अभियान सम्बन्धी अन्तर्क्रिया कार्यक्रम मार्फत सो जानकारी दिएका हुन्। कार्यक्रममा 91 वटा कक्षाका स्थानीय नौसेना निरीक्षकको समेत सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि खैरेनी गाविसका सचिव भगीरथ रेग्मीले सहजकर्तालाई दत्तचित्त भएर लाग्न आग्रह गर्नुभयो। यस्तै सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष गोपाल परियारले गाविसमा रहेका सबै निरीक्षकलाई साक्षर बनाउन सक्दो प्रयास गरिने बताउनुभयो। कार्यक्रममा गाविसका सचिव भगीरथ रेग्मी विभिन्न संघ संस्था र राजनैतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। पूर्वी चितवनमा रहेको गाम्बेसी चेपाङ घरलाई चितवनका व्यवसायी गौरीश्वर सापकोटा र लेखराज पन्तले रिक्सा प्रदान गरेका छन्। चेपाङ घरमा भएका अपाङ्ग बालबालिकालाई विद्यालय जान आउन समस्या भएपछि व्यवसायी दुई सापकोटा र पन्त मिलेर रिक्सा सहयोग गरेका हुन्। गौरीश्वर सापकोटा र उहाँकी धर्मपत्नी कमला सापकोटा आफ्नो वैवाहिक जीवनको 15 वर्षगाँठको अवसरमा रिक्सा प्रदान गर्नुभएको हो। आज गाम्बेसी चेपाङ घरमा पुगी उहाँले रिक्सा दिनुभएको हो। रिक्सा भएपछि अपाङ्गता भएकालाई पन्न जान सजिलो हुने गाउँवासी चपाङ घरका अध्यक्ष केपी किरण शर्माले बताउनुभयो। त्यस्तै अर्का व्यवसायी लेखराज पन्तले चपाङ बालबालिकालाई पढ़ाउने कक्षामा आफूले पनि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले चपाङ बालबालिकाहरूलाई सूचना र मनोरञ्जनका लागि भन्दै चारवटा रेडियो समेत प्रदान गर्नुभएको छ। नेकपा एमालेका सक्रिय सदस्य शिवप्रसाद पौडेलकी आमा लालकुमारी पौडेलको निधन भएको 13 दिनको पुण्यतिथिमा आज शोकसभा सम्पन्न भएको छ। नेकपा एमालेको वडा कमिटिले आयोजना गरेको शोकसभा नेकपा एमालेका नगर अध्यक्ष प्रेमनाथ दुवाडीको प्रमुख आतिथ्यतामा भएको थियो। शोकसभामा नेकपा एमाले क्षेत्रीय सदस्य रविन्द्र चौधरी, नेकपा एमालेकी नगर कमिटी उपाध्यक्ष ज्वाला वन, नेकपा एमाले नगर कमिटी सचिव ईश्वरी अर्याल, नेकपा एमाले एउटा सचिव शिव लामिछाने लगायतले शोक मन्तव्य राखेका थिए। नेकपा एमाले एउटा नम्बर चारका अध्यक्ष कृष्ण प्रसाद कणेलको अध्यक्षतामा शोकसभा सम्पन्न भएको थियो। दृष्टिबीन विद्यार्थीहरूलाई सहयोग गर्ने उद्देश्यले सञ्चालन गरिएको असहाय उद्धार केन्द्र काठमाडौँको देशव्यापी अभियानको एक टोलीले आज भरतपुरको 24 कोटीमा सड़क सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ। 5 जनाको समूहमा रहेको दृष्टिबीन कलाकारहरूले आधुनिक तथा विभिन्न लोकगीत गाएर उपस्थित दर्शक तथा यात्रुहरूलाई स्तब्ध बनाएका थिए। दृष्टिबीनहरूको कालचै गीत सुनेर दर्शक तथा यात्रुहरूले आर्थिक सहयोग गरेका छन्। देशभन्दा बाहिरका केही एनजीओ तथा आईएनजीओहरूले दृष्टिबीनहरूका लागि लगभग 5% जति अर्थ लगाएर अन्य सहयोग गरे पनि सरकारी राज्य कोषबाट अहिलेसम्म दृष्टिबीनहरूका लागि भनेर कुनै सहयोग नभएकाले आफूहरू सड़कमा कार्यक्रम गर्दै हिँड्नु परेको असहाय उद्धार केन्द्र काठमाडौँका अध्यक्ष मेनबहादुर तामाङले बताउनुभयो। देशभर लगभग 30 लाखको हारारीमा दृष्टिबीन रहेको बताउँदै अध्यक्ष तामाङले आफूहरू पर्वत पोखरा चितवन हुँदै पूर्वाञ्चल प्रवेश गर्ने उद्देश्यले यात्राको शुरूआत गरेको जानकारी दिनुभयो। जिल्ला प्रशासनकाले चितवन र खाद्य प्रविधि तथा गुण नियन्त्रणकाले हिटौडाले आज संयुक्त रूपमा नारायणगढ़ पुलचोक क्षेत्रका होटल तथा कोल स्टोरहरूको बजार अनुगमन गरेको छ। बजारमा खाद्य वस्तु र म्याद नाकेको सामान जथाभावी बिक्री वितरण हुन थालेको भनेर उपभोक्ताहरूको गुनासो बढ़ेपछि कार्यालयले बजार अनुगमनलाई तीव्रता दिएको हो। नारायणगढ़ क्षेत्रका 13 होटल फलफूल व्यवसाय तथा विभिन्न कोल स्टोरहरूमा गरिएको अनुगमनपछि विभिन्न म्याद नाकेका वस्तु फेला परेको छ। सो क्रममा नारायणगढ़मा रहेको पोल्सोक मम होटल, मोतीमहल, राम्रो खाजा लगायतका 13 होटलहरूमा अनुगमन गरेको हो। अनुगमन गरिएका अधिकांश होटल तथा किराना कोल स्टोरहरूमा मूल्य सूची समेत नराखिएको पाइएको छ। दैनिक खर्च र यात्रुहरूले आवत जावत गर्ने पोल्सोक स्थित ती होटलहरूमा धेरै जसो यात्रुहरूले खाना खाने गर्दछन्। अनुगमनको क्रममा सो स्थानमा रहेका अधिकांश होटलको भान्साघरहरू फोर रहेका थिए। कार्यालयले नियमावली 2027 नियम 7 खण्ड कसँग सम्बन्धित बजार अनुगमन नियमावली अन्तर्गत अनुगमन गरेको हो। सो अनुगमनको क्रममा फुलचोक क्षेत्रका अधिकांश होटलहरूको भान्साघर फोहोर तथा सरसफाई नगरिएको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौडाका कार्यालय प्रमुख वेदनाथ गौतमले जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालय चितवनका बजार संरचना अधिकृत विष्णुभक्त पौड्याल, खाद्य प्रविधि तथा गुण नियन्त्रणकाले हिटौडाका अनुसन्धान अधिकृत अनुभव हलुवाई तथा पत्रकारहरूको सहभागितामा सो अनुगमन गरिएको थियो। हिजो साँझ आएको हावाहुरी सहितको पानीले चितवनको पहाड़ी गाविस लोथर 3 रहेको गणेश निमाविको भवनको छाना उड़ाएको छ। साँझ 8:30 समयमा 2 कोटे भवनको टिङको छाना उड़ाएको हो। छाना उड़ाउँदा विद्यालय भवनमा रहेका सम्पूर्ण कागजात भिजेर काम नलाग्ने रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर तामाङले जानकारी दिनुभयो। काठमाडौँबाट कुलेखानी हुँदै हेटौडा चुर्ने सड़क 15 दिन बन्द हुने भएको छ। मर्मतको लागि भन्दै गएको चैत्र 20 गतेदेखि 1 महिना दिउँसोको समयमा बन्द भएको सड़क मर्मत नसकिएकाले फेरि बन्द गरिएको हो। तोकिएको समयमा काम नसकिएकाले फेरि 15 दिन गाड़ी नचलाउन अनुरोध गरिएको सड़क डिभिजन कार्यालय हेटौडाले जनाएको छ। कार्यालयका अनुसार मकानपुरको भीमपिडीबाट कुलेखानीसम्मको 11 किलोमिटर सड़क पेश गर्न सड़कको मोड़ नपुगेका ठाउँमा सड़क